हमारे पनी मेरो देश बाची राखो हमारे पनी मेरो देश बाची राखो इमा कोटाकू रमा नेपाली काफाकू रमा चंद्र र सूर्य अंकित झंडा हर भर नाची राखो ममरे पनी मेरो देश बाची राखो जय जन्म भूमि जय पुण्य भूमि जय वीर भूमि कामना मरे पानी मेरो देश मेरो सपना साची राखो ममरे परि मेरो देश बाची राखो ममरे परि मेरो देश बाची राखो हिमा कोटाकु रामा नेपाली कापाकु रामा चन्द्र र सूर्य